नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक अर्थात असहीको लागि भएको प्रशासनतर्फ खुल्ला प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। गएको सारमा प्रकाशित विज्ञापन अनुसार सञ्चालन गरेको विभिन्न प्रतियोगिता अन्तर्गत लिएको अन्तिम अन्तर्वार्ताको नतिजा सार्वजनिक भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बिहिबार बसेको पदपूर्ति उपसमितिको बैठकले उत्तीर्ण भएकाहरूको नामावली प्रकाशित गरेको हो। आज कानून दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सर्वप्रथम 2009 सालमा प्रधान न्यायालय एन 2008 जारी भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन कानून दिवस मनाउने गरिन्छ। यो एनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानूनी व्यवस्था गरेको थियो। आजको दिनलाई नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानवाधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थान बिन्दुको रूपमा लिइन्छ। कानूनसँग सम्बन्धित संघ संस्थाले 2031 सालदेखि हरेक वर्ष वैशाख 26 गते कानून दिवस मनाउँदै आएका छन्। नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनले बालिका अपहरण विद्रोही संगठन बोको हरामका लागि घातक साबित हुन सक्ने बताउनु भएको छ। 200 भन्दा बढी छात्रलाई अपहरण गरेर बोको हरामले निर्णायक युद्ध गर्न सरकारलाई उक्साएको राष्ट्रपति जोनाथनको भनाइ छ। राजधानी अबुजामा जारी विश्व आर्थिक फोरमको सम्मेलनमा बोल्दै जोनाथनले बालिका अपहरण नाइजेरियाबाट आतंकवाद समाप्तिको लागि गतिलो शुरूआत भएको बताउनु भएको छ। विश्व सम्मेलन भएको स्थानमा केही दिन अघि मात्र दुई पटक हमला समेत भएको थियो। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज शीर्ष स्थानमा रहेको किङ्स इलेभेन पंजाब र छैटौं स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर भिड्दैछन्। खेल नेपाली समय अनुसार बेलुका सभा 7 बजेपछि शुरू हुनेछ। 7 खेलबाट 12 अंक जोडेको पंजाब शीर्ष स्थानमा छ भने 7 खेलबाट नै 6 अंक जोडेको बेंगलोर छैटौं स्थानमा छ। अवस्त दिउँसो 1 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। चम्पा चमेली आउँछन् मिलीजुली कुरा गर्छन् सारे कमेडी। बिहिबार बिहान 8 बजे र आइतबार दिउँसो 4 बजे चमेली। चम्पा चमेली फेरि आइसकेको छ न रेड डटको स्टुडियोमा। अब आज हाम्रो पाम नानी आउनु भएछ। अब एकदम गममा परा जान्छ न रिता दिदीले चियानी ल्याइसक्नु भएछ न सरलाई चिनी न चिया दिने हो हामीले चल्लु चिया दिदीलाई होइन धेरै धेरै धन्यवाद न मिठो चिया बनाउनु भएछ जस्तो लाग्छ अब खाएपछि थाहा हुन्छ होइन। अनि सर आउनु भएछ चम्पा चमेली बसेछौँ रेड अर्डोको स्टुडियोमा। अब सरको त फर्स्ट टाइम होइन होइन रेड अर्डोमा होइन 8 तला माथि रहेछ के को सेकेन्ड टाइम हुन्थ्यो बल्ल बल्ल आएको। अब फर्स्ट टाइम र लास्ट टाइम चाहिँ नबनाउने कि यही टाइमलाई होइन फेरि फेरि आउँदै गर्नुपर्छ सर होइन। आउला आउला स्वास्थ्यको लागि तन्दुरुस्तीको लागि पनि राम्रै छ 8 तला माथि। अब सर आउने बेलैमा त्यो बिजुली बढेङ नै काम गर्न छोडेपछि अब के गर्ने होला न केही फरक पर्दैन न गम्म परेर जान्छ कि सरको। अनि एकदम टल्किने टोपी लाउनु भयो होइन त्यसपछि कोट लाउनु भएको छ यो दौरा सुरुवाल भन्नु पर्छ कि होइन दौरा सुरुवाल लाउनु भएको छ अनि आएर बस्नु भएको छ होइन रेड अर्डोको स्टुडियोमा। तपाईँ आएपछि त हाम्रो रेड अर्डोको स्टुडियोको शोभै बढी छ। यो राष्ट्रिय पोसाक हो नि त मैले लगाएको कोट यो कपडा पनि नेपालमा बनेको मैले लगाएको दौरा सुरुवालको कपडा पनि नेपालमा बनेको मैले लगाएको टोपीको कपडा पनि नेपालमा बनेको सबै नेपालै नेपाल परेर यो झलमल्ल भाहरू केही होइन सबै नेपालकै लुगा लाउनु भयो यहाँले विदेशी लुगा लाउनु न उसमा होइन लाउँछु।